मान्छे प्रेममा पर्छ, झुटा सपना देख्छ देखाउँछ। जब मान्छे प्रेममा पर्छ, झुटा सपना देख्छ देखाउँछ। जस्तै सुकै होस् उसकी प्रेमिका, जस्तै सुकै होस् उसकी प्रेमिका, संसारकै राम्री ठन्डा छ। जब मान्छे प्रेममा पर्छ, झुटा सपना देख्छ देखाउँछ। दिलको कुरा बुझ्नलाई दिलै चाहिन्छ है, झुटा कसम खाने यहाँ धेरै पाइन्छ है। देखावटी माया गर्ने हुन्छन् कति कति, साँचो माया दिनु तिमीले जति सक्छौ त्यति, साँचो माया दिनु तिमीले जति सक्छौ त्यति। जब मान्छे प्रेममा पर्छ, झुटा सपना देख्छ देखाउँछ। चन्द्रमुखी मन मर्दा त्यही माया बन्छ ज्वालामुखी, मन परेको मुहारा त लाग्छ चन्द्रमुखी, मन मर्दा त्यही माया बन्छ ज्वालामुखी। मनले चिन्छ आँसु नहुनेलाई पानी, मैले खाएको राम्रो लाग्दो रहेछ नि बानी, मैले खाएको राम्रो लाग्दो रहेछ नि बानी। जब मान्छे प्रेममा पर्छ, झुटा सपना देख्छ देखाउँछ। जस्तै सुकै होस् उसकी प्रेमिका, जस्तै सुकै होस् उसकी प्रेमिका, संसारकै राम्री ठन्डा छ। जब मान्छे प्रेममा पर्छ, झुटा सपना देख्छ देखाउँछ।